सच कहा था किसी ने एक दफा जिंदगी में इश्क होता है दिल को हाँ किसी ना किसी से यार जीते हैं आशिक किस तरह दूर होके क्यों कभी किसी को ना बताया किसी ने واقف تو ہوئے تیرے اس خیال سے چھپایا جسے تو نے اپنے آپ سے دل عبادت کر رہا ہے دھڑکنے میری سن تجھ کو میں کر لوں حاصل لگی ہے یہی دھن زندگی کی شاخ سے لوں کچھ ہنسی پل میں چوں تجھ کو میں کر لوں حاصل لگی ہے یہی دھن کر رہا